बितिसकेपछि फर्केर आउँदैन जीवनको बाटोमा चाहे खोला तर या न तर उमेरको वैसमा चाहे माया गर या न गर तर दौडिरहेको समय बितिसकेपछि फर्केर आउँदैन जीवनको बाटोमा चाहे हाँस चाहे रो आफू खुसी कमलो मन भए दुःख पाउँछौ सुख होइन कहिले तर बगिरहेको खोलो रोकिँदैन र फर्केर आउँदैन बिछोडका यादना भोगिरहनेहरूलाई मेरो सम्झना को झरना बगाउनु पर्दैन मेरो गीत सुनेर तर हाँसी खुसी बिताउँ जीवन सम्झेर पनि सम्झिनु के छ र बितिसकेपछि फर्केर आउँदैन आ।